नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। श्रीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ। मिठा मिठा लोकधोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ अनि तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ आज पनि हामीसँग एकैछिन भए पनि रमाइलो कुराकानी गर्न चाहनुहुन्छ, एकैछिन भए पनि यो साँझलाई अलिकति फरक अलिकति रमाइलो बनाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0056 63 332 र 0056 63 333। यो दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा आएको साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलिसकेको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट। के भन्नुभयो रे? रामशरण चेपाङ। अनि के गर्नुहुन्छ रामशरणजी तपाईँ? पढ्दै हुनुहुन्छ। कहाँ पुऱ्याउनु भयो पढाइलाई? कहाँ पुऱ्याउनु भयो पढाइलाई? कतिमा भनेको कि कतिमा पढ्नुहुन्छ? फाइभमा। कस्तो चल्दैछ त पढाइ? राम्रै छ, राम्रोसँग पढ्नु होला है। अनि आज अर्पण शुभ साँझमा आउनु भएको छ, अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ यति बेला? धन्यवाद। हजुर चिन्ने नचिन्ने सबैजनालाई है। हुन्छ अहिले भने छुट्टाउ आउँदै गर्नु होला। नमस्कार। रामशरणजी आउनु भएको थियो यति बेला कोराकबाट र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा हामी अर्पण शुभ साँझको व्यवसाय लिएर हरेक दिन साँझ उपस्थित हुने गर्छौँ 7 बजे पछाडि। र इन्टरनेट अनलाइनबाट पनि तपाईँले जहाँ कहीँ रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हजुर दिदी नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म मनहरीबाट अमित तामाङ। हजुर मनहरीबाट अमित तामाङ। मनहरीबाट अनिश तामाङ। हजुर के गर्नुहुन्छ अनिशजी? हजुर यस्तै हजुर बसी बसाइ छ। बस्दै भन्नु पऱ्यो। अनि कति कस्तो हुनुहुन्छ रेडियोहरू पनि बसिरहेको बेलामा? एकदम सुन्छ दिदी। एकदम सुन्नुहुन्छ, एकदम धेरै सुन्नुहोस्, धेरै माया गर्नुहोस्, फोन गर्दै गर्नुहोस् है। अनि खानपिन भएको छैन होला है? समय हुँदैछ नि है। ल ठिक छ, अब बस्ने भाका मार्फत चाहिँ तपाईँको कसलाई सम्झिनुहुन्छ यति बेला? हजुरलाई धन्यवाद। अनि कन्ट्रोल रुमको दादालाई। हजुर। अनि साथीहरू भन्नुपर्दा सरिता, मिना, अनि त्यहाँबाट सुजित, अनि रोशन, अनि त्यहाँबाट रेशमा र मलाई अनिस हुने सम्पूर्णको लागि। हुन्छ अनिशजी छुटौँ, नमस्कार। नमस्ते। अनिश आउनु भएको थियो यति बेला मनहरीबाट र अर्पण शुभ साँझको बसाइ हो। तपाईँ पनि फोन गर्दै गर्नुहोस् 0056 63 332 र 0056 63 333। यो दुईवटा बाटो खुल्लै छ यति बेला भने अर्पण शुभ साँझको यो बसाइमा सम्झना मनैभरि छ। जोनी बिर्सन्ना सायौ जोनी भुल्दैन मलाई माया गर्ने यो संसारमा एउटा पनि छ पहिले राजानी माया नै हो कहिले नि नमर्ने सम्झना मनै भरि छ सायौ जुनी भुल्दिन मलाई माया गर्ने यो संसारमा एउटा परि छ यो जुनी बिर्सन्न सायौ जुनी भुल्दिन मलाई माया गर्ने यो संसारमा एउटा परि छ। सम्झना मनैभरि छ, निकै नै मिठो भएका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज्समा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ, हाम्रो यो आवाजलाई सुनिराख्नु भएको छ। र तपाईँको थकान, तपाईँको पिर, तपाईँको व्यथालाई एक किसिम भए पनि तपाईँबाट भुलाउनको लागि, अलिकति टाढा राख्नको लागि मिठा मिठा लोकधरी भाकाहरूको साथमा अर्पण शुभ साँझको यो व्यवसाय लिएर हरेक दिन हामी उपस्थित हुने गर्छौँ। तपाईँ पनि आउन चाहनुहुन्छ यो आधी घन्टाको समयमा एक किसिम भए पनि आफूलाई लोकधोरी भाकाहरूसँगै रमाउन चाहनुहुन्छ, हामीसँगै एक किसिम भए पनि रमाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956563332 र 0956563333 यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लैछ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलिसकेको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कामाटीको बोल्दै हुनुहुन्छ? मकवानपुरबाट। यहाँको शुभ नाम? निर्मल थिङ। अनि के छ निर्मलजी तपाईँको हाल खबर, मकवानपुरतिरको हाल खबर? एकदम ठिक छ दिदी, मेरो पनि यताको सब ठिक छ दिदी, सबै ठिक छ। गर्मी कतिको छ? गर्मी ठिकै छ, पानी हिजो भर्खर रोकिनु ठिकै छ दिदी। अहिले चाहिँ बरु अहिलेसम्म चाहिँ खासै सहन नसक्ने चाहिँ भएको छैन है? छैन दिदी। ल ठिकै छ। अनि कतिको सुन्नुहुन्छ रेडियो अर्पण? धेरै सुन्नुहोस्, धेरै माया गर्नुहोस् है। खाना खानुभयो? मेरो पनि भएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि आज कसलाई सम्झिनुहुन्छ तपाईँ? धन्यवाद। साथीहरू सबैजनाको लागि र निर्मल थिङ भनेर चिन्न चिन्ने सम्पूर्णको लागि र रेडियो अर्पण सुनिरहनु भएको सबैजना श्रोताहरूलाई दिदी। हुन्छ निर्मलजी, अहिले भने छिटो आउँदै गर्नुहोस् है। नमस्ते। नमस्कार। निर्मलजी आउनु भएको थियो यति बेला, र अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु म। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ? मकवानपुरबाट। शान्ति, के छ हाम्रो शान्तिजीको हाल खबर? के छ हाल खबर तपाईँको भनेको के? अलिकति फोनमा डिस्टर्ब आइरहेछ है? अलिकति फोनमा डिस्टर्ब आइरहेछ, कुरा गर्न अलि अप्ठ्यारो भयो हो कि जस्तो लागिरहेछ है। कसलाई सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत? धन्यवाद। हुन्छ, अहिले भने छुट है। नमस्कार, शान्ति आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको व्यवसाय हो 0956563332 र 0956563333 यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ, तपाईँहरू फोन गर्दै गर्नुहोस् यो बिचमा तपाईँको लागि यो मिठो भाका। सुत्ने बेला तिम्रो बोली नसुनेमा पागल सरी हुन्छु, फोन गर्न त मोबाइलमा प्याले छैन सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु, के गर्दै हो रे लाग्दैन निद एकचोटि नबोली, तिम्रो बोली नसुनेमा पागल सरी हुन्छु, फोन गर्न त मोबाइलमा प्याले छैन सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु, फोन गर्न त मोबाइलमा प्याले छैन सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु। तिम्रो बोली नसुनेमा पागल सरी हुन्छु, केही समय अगाडिको भाका तर तपाईँको मनलाई छुन सफल भएको भाका अर्पण शुभ साँझको यो विषयमा हामीले तपाईँको लागि राखिसकेका छौँ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956 63 332 र 0956 63 333, यो दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ। र यति बेला को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो। हेलो हजुर, नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि मिलन। कोराकदेखि मिलन, हजुर। के छ मिलनजीको हालखबर? ठिकै छ भन्नुभयो। ठिकै छ हजुर। ठिक छैन हजुर? ठिक छैन, ठिकै छ। ठिकै छ, ठिकै ल, ठिक बनाउनुहोस्, राम्रो बनाउनुहोस् अनि एकदम ठिक छ, एकदम राम्रो छ मेरो हालखबर भनेर सुनाउनुहोस् है फेरि फेरि। अनि के गर्नु भयो आज दिनभरि? आज दिन पसलमा बसेँ, त्यति के को पसल छ? किराना पसल। किराना पसल छ, गर्मी बढिरहेछ, अलिकति गाह्रो छ है, तर के गर्नु, गर्नु परिहाल्यो फेरि होइन? पक्कै पनि। अनि खानपिन त भएको छैन कि भइसक्यो? भएको छैन ल, बिस्तारै बिस्तारै खानु होला है। अनि आज कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? दादाको लागि, अनि बहिनीहरूको लागि, अनि पत्रमा बस्ने मेरो माइजीहरूको लागि, अनि मेरो मम्मी बुवा अङ्कल आन्टीहरू सम्पूर्णको लागि, र कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण लागि। हुन्छ मिलनजी, अहिले पनि छिटो आउँदै गर्नुहोस् है। नमस्ते। नमस्कार, मिलन आउनु भएको थियो यति बेला। अर्पण शुभ साँझको यो बसाई हो तपाईँको प्रत्यक्ष सहभागिताको बसाई। यो साँझको बेला एकैछिन भए पनि तपाईँसँग रमाइलो कुराकानी गर्ने चाहना हाम्रो अनि तपाईँको साथ पनि मिलिराखेको छ। यति बेला आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गरिहाल्नुहोला 0956 63 332 र 0956 63 333, दुईवटा बाटोहरू कसैको लागि होइन तपाईँको लागि खुल्ला गरेका छौँ, जसले अर्पण शुभ साँझलाई मन पराउनुहुन्छ, लोकगीत सङ्गीतलाई मन पराउनुहुन्छ। कोही साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो। हेलो। कोही साथी हुनुहुन्छ भन्ने इसारा पाइराखेको छु, तर उहाँसँग कुराकानी हुन चाहिँ सकिराखेको छैन, सायद मेरो आवाज नसुन्नु भएको हो कि मैले उहाँको आवाज सुन्न नसकिरहेको हो, बिचमा के भयो त्यो चाहिँ थाहा भएन। तपाईँ आउनुहोला। र यति बेला अर्को साथी आइसक्नु भएको छ है, भन्नुभएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? कोराकदेखि दिपेन्द्र तामाङ। के गर्नुहुन्छ दिपेन्द्रजी? त्यत्तिकै बस्नुहुन्छ? त्यत्तिकै बसिराख्दा अल्छी लाग्दैन र? अलिअलि काम गर्नुहुन्छ अल्छी भगाउनको लागि? ल ठिक छ, काम पनि गर्नु पर्यो, बस्नु पनि पर्यो, गर्मी छ, के गर्ने, गर्मीमा काम गर्न सकिँदैन है। आफ्नो ज्यानको ख्याल गर्नुहोस्, काम गर्नुहोस्, बस्नुहोस्, खानुहोस् अनि हामीलाई पनि माया गर्नुहोस् है। आजको कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? धन्यवाद। सबै घर परिवारलाई, अनि मेरो मलेसियामा हुनुहुने प्रमोद तामाङलाई, अनि मेरो आन्टीहरू आयतिसिंह चेपा, अनि बुद्धिमा चेपा, अनि मेरो मम्मी दिल कुमारी होला, अनि बुवा मनबहादुर होला, र मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ दिपेन्द्रजी, छुटौ, नमस्कार। दिपेन्द्रजी आउनु भएको थियो यति बेला र अर्पण सुबसाजको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर www.radioarpan.com.np लगइन गरेर पनि सुनिराख्नु भएको छ र हामी कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ र अन्तिममा एकजना साथीसँग म कुराकानी गर्छु अन्तिम सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म मकवानपुरबाट निमेश थिङ दिदी मकवानपुरबाट निमेश थिङ हजुर कन्ट्रोलुङको दादालाई अघि आउनु भएको थियो मेरो भाइ निर्मल थिङलाई मेरो घर परिवार लगायत सम्पूर्ण मलाई निमेश थिङ साथीहरूलाई नमस्कार नमस्ते दिदी निनेस आउनु भएको थियो यति बेला र अर्पण सुबसाजको व्यवसायमा अझै पनि भाइसँग कुराकानी गर्न मन त थियो तर के गर्नु समय चाहिँ छैन समयभन्दा अगाडि म जान पनि सक्दिनँ सायद तपाईँ पनि जान सक्नुहुन्न होला र आजको लागि भने अर्पण सुबसाजको व्यवसायबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनुभयो यो आधी घन्टा हामी सँगै रहिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले पनि साथ दिनुभयो जहाँ कहीँ रहेर तपाईँलाई पनि धन्यवाद छ र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँ सम्पूर्णप्रति निकै नै आभार प्रकट गर्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या श्रीमतीलाई गरगहना भाइलाई चाहियो ल्यापटप कसले देख्छ परदेशमा आँसु खस्या टपटप खटिरहन्छु म दासी झैँ बनेर सबको इच्छा पुर्याउँला भनेर खटिरहन्छु म दासी झैँ बने सबको इच्छा पुर्याउँदा भनेर सबको इच्छा पुर्याउँदा भनेर से परिवारको मुख कहीँ गए नि पाइन मैले धन फल्ने रुख भयो जीवन परदेशमा बन्दा कि खोइ त मेरो ए दैव जिन्दगी भयो जीवन रेडियो अर्पण 104.5 मेगाहर्ज